नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संविधान सभामा रहेका दलहरूसँग गोप्य वार्ता गर्न, संविधान सभा बाहिर रहेका दलहरूसँग गोप्य वार्ता गर्न समिति गठन, ए माओवादी बैठक भोलिसम्मका लागि स्थगित, जिल्ला प्रहरी कार्यालय चितवनद्वारा आचरण विपरीत काम गर्ने 35 जना प्रहरीलाई विभागीय कारवाही, सोभिल चुनावको विरोधमा आज चितवनका क्याम्पसहरू बन्द, चीनमा भएको हमलामा परि 31 जनाको मृत्यु, 90 जना घाइते, र आइपिएल क्रिकेटमा आज कोलकाता र बेङ्गलोर तथा चेन्नई र हैदराबाद भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। संविधान सभाले संविधानमा समेट्नु पर्ने विषयमा आफ्नो सुझाव र माग पेश गर्न संविधान सभा बाहिरका दल र सरकारवाला सबैलाई आह्वान गरेको छ। संविधान सभाको राजनैतिक सहमति तथा संवाद समितिको बैठकले लिखित रूपमा संविधानमा राख्नुपर्ने विषय पेश गर्न आह्वान गरेको हो। समितिले त्यस्ता दल र सरकारवालाले पेश गर्ने सुझाव र माग वर्गीकरण गरी संविधान सभामा समेट्ने उपाय खोज्नका लागि गोकर्णराज विष्टको समक्षमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिमा बालकृष्ण खाँड, महेन्द्र यादव, रेखा शर्मा र शिवलाल थापा सदस्य रहेको सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो। त्यस्तै संविधान सभा बाहिरका राजनैतिक दल, सशस्त्र समूह र सरकारवालासँग वार्ता गर्न नरहरि आचार्यको नेतृत्वमा 5 सदस्यीय समिति गठन भएको छ। गोप्य रूपमा वार्तामा सक्रिय रहने समितिमा सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, अशोक राय र शर्मेन्द्रनाथ शुक्ल सदस्य हुनुहुन्छ। यसबीच संविधान समितिका सदस्यहरूले संविधान सभा बाहिरका दललाई सहमतिमा ल्याउने हो भने पहिले संविधान सभामा रहेका दलहरूबीच एकता र सहमति हुनुपर्नेमा जोड दिएका छन्। त्यस्तो भएमा मात्र बाहिरका दलहरूलाई सहमतिमा आउन दबाव पर्ने उनीहरूको तर्क छ। एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ। आजको बैठकमा थपिएका डाक्टर बाबुराम भट्टराई सहितका नयाँ केन्द्रीय सदस्यहरूलाई अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। बैठकमा नेता डाक्टर बाबुराम भट्टराई सहितका नेताहरूको सहभागिता रहेको थियो। बैठकमा अध्यक्ष प्रचण्डले नेता बाबुराम भट्टराईले राखेको धारणासहित भएको बताउँदै पार्टी पुरानै ढङ्गले सञ्चालन गर्ने विषयमा विगतदेखि नै छलफल र बहस भएको र यसको खाँचो पनि रहेको बताउनुभयो। बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले पार्टीभित्र स्वस्थ मैत्रीपूर्ण ढङ्गले दुई लाइन सङ्घर्ष व्यवस्थित होस् र पार्टी क्रान्तिकारी नयाँ शक्तिको रूपमा विकास होस् भन्ने मेरो आशय भएको बताउँदै योभन्दा बाहिर नयाँ शक्तिको खोजी गर्ने भन्ने मेरो आशय नभएको बताएको बैठक पश्चात प्रवक्ता दिना शर्माले जानकारी दिनुभयो। उहाँले नेता भट्टराईले आफहरू यही पार्टीलाई नयाँ दिशा दिन सहमत भएको उल्लेख गरेको बताउनुभयो। पार्टी केन्द्रीय समितिको खाली रहेको 2 जनाको ठाउँमा थपिएको छ। खाली ठाउँमा थपिएका 2 जनामा पुष्पा घरती र उपेन्द्र शाह रहनु भएको छ। अब पार्टीमा 151 जनाको पूर्ण केन्द्रीय सदस्य भएको बताइएको छ। बैठक खुसियाली भएको प्रवक्ता शर्माको भनाइ थियो। बैठक भोलि बिहान 11 बजे फेरि बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो। आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्ताव पारित भइसकेको र आजको बैठकमा पुनः पेश भएर पारित भएको प्रवक्ता शर्माले बताउनुभयो। आचरण विपरीत काम गर्ने 4 अधिकृतसहित 35 जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय चितवनले विभागीय कारवाही गरेको छ। गत 9 महिनाको अवधिमा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मका मादतमा रहेर काम गर्ने प्रहरी कारवाहीमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी प्रेक्षक प्रद्युम्न कार्कीले प्रहरी आचरण र अनुशासनभन्दा बाहिर रहेर काम गरेकाले उनीहरूलाई विभागीय कारवाही गरिएको बताउनुभयो। जनमुखी ढङ्गबाट काम नगर्ने जो कोही प्रहरीलाई पनि कारवाही गर्ने उहाँले बताउनुभयो। चितवनमा जिल्ला प्रहरी 9 वटा इलाका, 1 वडा र 12 चौकी रहेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विरोधमा आज अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सङ्गठनले चितवनका क्याम्पसहरू बन्द गराएको छ। बन्दका कारण कलेजहरूमा पठन पाठन अवरुद्ध बन्न पुग्यो। निर्वाचन बहिष्कार गरेका विद्यार्थी सङ्गठनले जेठ 11 गतेसम्मका लागि कलेजहरू बन्द आह्वान गरिएको नेकपा माओवादी निकटको अखिल क्रान्तिकारी चितवनका उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो। उहाँले निर्वाचनको सशक्त रूपमा विरोध गर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयले यही जेठ 18 गते सोभियो निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ, जसअनुसार आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ। चितवनमा भने भोलिदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने, निर्वाचन हुने क्याम्पसहरूबीच सहमति भएको अनिरा सोभियो चितवनका निवर्तमान अध्यक्ष निरज भट्टले जानकारी दिनुभयो। चितवनमा भरतपुरका 4 गरी 13 क्याम्पस सोभियो निर्वाचन हुँदैछ। कङ्ग्रेस र एमाले निकटका विद्यार्थी निर्वाचनको पक्षमा देखेका छन् भने ए माओवादी, नेकपा माओवादी लगायतका 19 विद्यार्थी सङ्गठन त्यसको विरोधमा उत्रिएका छन्। चितवनको नानगढ स्थित पुलचोकमा ट्रकको ठक्करबाट गैराती एक महिलाको मृत्यु भएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट भरतपुरकी 25 वर्षीय पवित्रा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको नासोरप 3480 नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै चितवनको भरतपुर एक देवघाटमा बसको छत बाट खसेर एकजना गम्भीर घाइते भएका छन्। आज बिहान मलामी जाँदै गरेको ना 3 6 9 2 2 नम्बरको बसको छतबाट खसेर पूर्वी चितवन वीरेन्द्रनगर 5 65 वर्षीय रत्नलाल कण्डेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्लभ वन्यजन्तु बाघको क्रियाकलाप एवं सन्तान उत्पादनको अवस्थाबारे विशेष ढङ्गबाट अनुसन्धान सुरु गरिएको छ। चितवन राष्ट्र निकुञ्जले विभिन्न दाताको सहयोगमा अनुसन्धान सुरु गरेको हो। निकुञ्जको बाघको वासस्थान रहेको केही ठाउँमा क्यामेरा ट्र्याफिङ प्रविधिबाट 4 लगाएर अनुसन्धान गर्न लागेको निकुञ्जका साग संरक्षण अधिकृत टिकराम पौडेलले जानकारी दिनुभयो। सो अन्तर्गत वर्षको 4 पटक 15 दिनसम्म क्यामेरा ट्र्याफिङबाट बाघको गतिविधि लिने उहाँले बताउनुभयो, जसका लागि 15 क्यामेरा प्रयोगमा ल्याइएको छ। अनुसन्धानलाई चितवन राष्ट्रिय निकुञ्जको सुकेबार क्षेत्र अन्तर्गत खोरिया मुहानदेखि डुमरियासम्म र माडीको बनकट्टादेखि बोटे सिमरासम्म सीमित गरिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा 120 बाघ रहेका छन्। यो निकुञ्ज बाघको वासस्थानका लागि उत्कृष्ट मानिन्छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सुशील कोइराला नेतृत्वको सरकारको 100 दिनप्रति तपाईँको प्रतिक्रिया के छ? ए ठिकै छ, बे चित्त बुझ्दो छैन, र सी अझै धेरै गर्नु छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98550 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझसम्म घाम लाग्ने पनि महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, चीनको सिन्जियानको राजधानी उरुमसीमा गराइएको बम